الحمد لله وكفى وسلام على عباده الذين اصطفى أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا أيها الذين آمنوا كتب عليكم الصيام كما كتب على الذين من قبلكم لعلكم تتقون صدق الله العظيم قال النبي صلى الله عليه وسلم من صام رمضان إيمانا واحتسابا غفر له ما تقدم من ذنبه وقال من قام رمضان إيمانا واحتسابا غفر له ما تقدم من ذنبه أو كما قال صلى الله عليه وسلم بھائیو دوستو بزرگو عزیزو اللہ رب العزت کا احسان ہم پر یہ ہوا کہ اللہ رب العزت نے ہمیں زندگی عطا فرمائی ہم میں سے کسی نے کوئی اپلیکیشن نہیں دی تھی کوئی درخواست نہیں دی تھی لیکن پھر بھی اللہ نے اپنے فضل سے ہمیں زندگی عطا فرمائی زندگی تو بہت سے لوگوں کو دی گئی اس میں سے اللہ کا مزید احسان یہ ہوا کہ اللہ نے زندگی بھی ایمان والی زندگی دی ایمان جیسی دولت سے نواز مسلمان کے گھر میں پیدا فرمایا اور ایمان عطا فرمائے اسلام عطا فرمائے یہ بھی اللہ کا ایک بہت بڑا فضل ہے کیونکہ دنیاوی زندگی کے اندر تو ایمان والے غیر ایمان والے چلو ظاہر میں بظاہر اچھے برابر نظر آتے ہیں لیکن آخرت کے تمام مرحلے جو ہیں وہ ایمان پر ہوں گے چاہے کتنا گنہگار ہوگا جمعہ سے جمعہ پڑھنے والا بھی ہوگا لیکن ایمان ہے تو ایک نہ ایک دن تو وہ جنت میں ضرور جائے گا کیونکہ اس کے پاس ایمان ہے تو اللہ نے ہمیں زندگی بھی دی ایمان بھی عطا فرمائے اب چونکہ ایمان والے کی زندگی کے اندر کبھی غفلت آ جاتی ہے کبھی وہ مسجدوں سے دور ہو جاتا ہے کبھی قریب ہوتا ہے زندگی کے اندر اتار چڑھاؤ آتا رہتا ہے تو اللہ ایسے موقع دیتا ہے کہ جس موقع سے انسان اس موقع کو غنیمت جانے اور اس موقع کا فائدہ اٹھا کر جو غفلت والی زندگی گزر رہی ہے اس کو چھوڑ کر اللہ رب العزت کے سامنے واپس آ جائے اب ایسے موقع کو جو غنیمت جانتا ہے وہی عقل مند سمجھاتا ہے جیسے ہم جانتے ہیں کہ بھائی سیل لگتا ہے کہ بھائی مارکیٹ میں سیل چل رہا ہے تو کیا ہے چیز کم بھاؤ میں بکتی ہے تو لوگ دوڑتے ہیں کہ بھائی موقع کا فائدہ اٹھا لو تو ایسے بھی یہ بھی ایک سیل کا مہینہ اللہ دے رہا ہے ایسے بہت سے موقع کبھی اللہ 15 شعبان کی رات دے دیتا ہے کبھی لیلۃ القدر دے دیتا ہے ایسے موقع دے دیتا ہے جیسے رمضان کا موقع آ رہا ہے انشاءاللہ آئندہ کل سے یا پھر پرسوں سے شروع ہونے والا ہے تو یہ بھی اللہ کی طرف سے نیکیوں کا سیل کا مہینہ آنے والا ہے ایک نیکی رمضان میں کریں گے تو ایک روپیہ خرچ کریں گے صرف ایک روپیہ دوسرے غیر رمضان میں ان 50,000 روپیے خرچ کرنے کے برابر ثواب ملے گا ایک نفل نماز پڑھیں گے رمضان کے اندر تو فرض یعنی رمضان کے علاوہ کے فرض کے برابر ثواب ملے گا اور رمضان کے اندر ایک فرض پڑھیں گے تو 70 فرضوں کا ثواب دے گا اللہ تو گویا کہ ایک نیکیوں کی سیزن کا مہینہ آ رہا ہے ابھی اللہ ایسے موقع دے رہا ہے تاکہ بندہ جو یعنی پورے سال اللہ سے دور رہا مسجد سے دور رہا اللہ کی یاد سے دور رہا وہ ایسے موقع کو غنیمت جان لے اور واپس اللہ کی طرف آ جائے اللہ سے اپنے کنیکشن کو صحیح کر لے یہ موقع اللہ اس لیے دے رہا ہے اس لیے حدیث پاک میں آتا ہے جب گزشتہ سال رمضان پوری ہوئی تھی تب سے لے کر اس رمضان تک پورا سال جنت کو سنوارا گیا جنت کو تیار کیا گیا کس کے لیے یہ روزے دار بندوں کے لیے سوچو کتنی اہمیت ہوگی رمضان کی بخاری شریف کی حدیث میں نے آپ کے سامنے شروع میں پڑھی اللہ تعالیٰ فرماتے ہیں جو شخص من صام رمضان ایمانا واحتسابا جو رمضان کے اندر ایمان کے ساتھ اور اللہ سے ثواب کی امید کرتے ہوئے روزہ رکھے گا اللہ پچھلے تمام گناہوں کو معاف کر دے گا جو رمضان کے اندر اللہ کے سامنے کھڑا ہوگا تراویح کے اندر نفل نماز کے اندر تہجد کے اندر اللہ پچھلے تمام گناہوں کو معاف کر دے گا دیکھو اللہ ایسے متوجہ ہوتے ہیں رمضان المبارک کے مہینے کے اندر اب بھائی ہم پورا سال غفلت میں گزرا اللہ کی ناراضگی میں گزرا کتنے کتنے گناہ ہم نے کیے ہر ایک اپنے گناہ کے بارے میں خود جانتا ہے کوئی جان سکتا ہے کوئی نہیں جان سکتا ہے لیکن اب یہ گناہ اس سے توبہ کرنے کا مہینہ آ رہا ہے حدیث پاک میں آتا ہے کہ جب رمضان کا چاند ہوتا ہے تو اللہ تعالیٰ دخل رمضان فتحت ابواب الجنہ رمضان کا جب چاند ہوتا ہے تو جنت کے دروازے کھول دیے جاتے ہیں غلقت ابواب السماء اور غلقت ابواب جہنم اور جہنم کے دروازے بند کر دیے جاتے ہیں اور شیطان کو قید کر دیا جاتا ہے بھائی اللہ کی طرف سے ایسی رحمت متوجہ ہو رہی ہے تو بھائی ہمیں چاہیے کہ ہم رمضان کی قدر کرنے والے بنیں بھائی رمضان کی قدر खाना पीना बढ़ाना, भाई ये भी अल्लाह हर एक को देता है। रमजान की कदर ये है, एक अल्लाह वाले गुजरे हैं मुफ्ती शफी साहब रहमतुल्लाह अलैह, वो फरमाते हैं कि रमजान की कदर ये है कि हम जो भी काम करते हैं, कोई मुलाजिम है, कोई तिजारत करता है, कोई मार्केट में जाता है, हम जो भी काम करते हैं उस काम को थोड़ा कम कर दें और अल्लाह की इबादत के अंदर ज्यादा वक्त गुजारें, ये है रमजान की कदर। भाई इस तरह रमजान गुजारेंगे तो फिर अल्लाह की तरफ से वादे हैं। लेकिन जरा अब असल मुझे जो बात कहनी है कि भाई हम सोचे मेरी जिंदगी के अंदर 25 रमजान आए, किसी की जिंदगी के अंदर 40 रमजान आए, किसी की जिंदगी के अंदर 20 रमजान आए, रमजान आए और ईद का चांद आया, ईद आ गई, रमजान आया, ईद आ गए, हुआ कि नहीं भाई? हर एक की जिंदगी के अंदर बहुत से रमजान आए होंगे और बहुत सी ईद भी आई होगी, लेकिन क्या कोई एक रमजान ऐसा आया कि जो रमजान मेरी जिंदगी को बदल दे? कोई ऐसा रमजान आया? इसलिए अल्लाह वाले फरमाते कोई एक रोजा हम हर एक अपने, भाई मैं तो गुनहगार, मैं अपने बारे में सोचूं, हर एक अपने बारे में सोचे कि कोई एक रोजा मैंने ऐसा रखा पूरी जिंदगी के अंदर, कोई एक रोजा कि जिस रोजे के अंदर मैंने कोई गुनाह न किया हो, कोई एक रोजा मैंने ऐसा रखा भाई, एक रोजा, पूरी रमजान तो दूर की बात, एक रोजा, 40 साल का मैं मुसलमान, 50 साल का मैं मुसलमान, मेरी जिंदगी के अंदर 25 रमजान आई, 40 रमजान आई, क्या एक रोजा मैंने ऐसा रखा कि जिस रोजे में सुबह से लेकर जब सहरी की वहां से लेकर इफ्तार तक बीच में मैंने एक भी अल्लाह की नाफरमानी नहीं की हो? कोई एक रोजा ऐसा रखा भाई? अल्लाह जिसको कबूल करे ऐसे होंगे भी, लेकिन आम हम जैसे गुनहगारों का हाल के, कोई एक रोजा हमारी जिंदगी में ऐसा नहीं आया कि जिस जिंदगी के एक रोजे के अंदर एक भी अल्लाह का गुनाह ना हुआ। इसलिए अल्लाह वाले फरमाते हैं कि भाई ये मत देख ये छोटा गुना है, ये बड़ा गुना है, ये मत देख, बल्कि वो देख गुना क्या है, गुना उस रब्बुल आलमीन की नाफरमानी है, उस जात की तरफ देख कि वो जात कितनी बड़ी है, अब उस जात की हम नाफरमानी करें। भाई बाप है मेरे घर में, मेरे वालिद है, मेरे फादर है, अब मैं उनका खाता हूं और उनके पैसे इस्तेमाल करता हूं, उनके घर में रहता हूं, और फिर मैं उनके सामने बोलूं, क्या कहेंगे? भाई मेरा खाता है, मेरा मेरे घर में रहता है और मेरी नाफरमानी। अब भाई जरा सोचो, एक बाप दुनिया का बर्दाश्त नहीं करेगा हमें, तो वो अल्लाह रब्बुल आलमीन जिसने हमें मनी के एक कतरे से इंसान बना दिया 6 फुट का, और जिसने कितने एहसान किए हम पर, अब उसका खाकर उसका जिस्म इस्तेमाल करके हम उसकी नाफरमानी करें, और वो भी रमजान के अंदर, वो भी रोजे की हालत के अंदर, भाई हमसे ज्यादा खसारे वाला कौन होगा? फिर ये एक रोजा, देखो रोजे की एक हकीकत है, देखो इंसान बीमार होता है कि नहीं? इंसान जब बीमार होगा बॉडी बीमार होगी, जैसे अभी बारिश का मौसम चल रहा है, भाई बारिश में हम भीग कर आए, मिसाल तौर पर एग्जाम्पल दे रहा हूं, अब भीग कर हम आए तो क्या हुआ, जुकाम हो गया, जिसको हम सर्दी कहते हैं गुजराती के अंदर, भाई जुकाम हो गया, सर्दी हो गई मुझे, अब मैं डॉक्टर के पास जाऊंगा कि डॉक्टर साहब मुझे बहुत जुकाम हुआ, सर्दी बहुत हो गई है, तो डॉक्टर क्या एक प्रिस्क्रिप्शन लिख कर देगा, कोई टेबलेट देगा कि भाई आपको ये दवा लेनी है, 3 टाइम लेनी है, 4 टाइम लेनी है, लेकिन साथ में क्या कहेगा, कोई परहेज भी बताएगा, कुछ करने को कहेगा, कोई चीज से बचने को कहेगा कि भाई ये टेबलेट तो लेना, लेकिन साथ में क्या करना कि भाई जुकाम हुआ है ठंडी चीजों से बचना, है कि नहीं? एक ऐसा एग्जाम्पल आप हर एक को समझ में आ जाए कि भाई जुकाम में आदमी इंसान डॉक्टर क्या सलाह देता है, मशवरा क्या देता है कि भाई ठंडी चीजों से बचना और साथ में दवा करना, यानी कुछ करना, कुछ चीजों से बचना, सिर्फ दवा ली लेकिन साथ में पूरा दवा भी पी रहे हैं, लेकिन दवा ठंडे पानी के साथ पी रहे हैं, दवा का असर होगा? नहीं होगा। डॉक्टर के पास जाएंगे, डॉक्टर साहब कैसी दवा दी? दवा तो पी असर नहीं हुआ, कैसे पिया था? कि बर्फ वाले पानी के साथ पिया था। डॉक्टर क्या कहेगा? मैंने क्या कहा था, करना है दवा पीना है, लेकिन बचना है किससे? ठंडी चीजों से। भाई इबादत भी ऐसी ही है, जिस तरह जाहिर जिस्म हमारा जाहिरी हिस्सा बीमार होता है, हम अब अंदर भी बीमार है हमारा, अंदर दिल जो है वो दिल बीमार हो चुका है, इसके लिए भी 2 काम करने हैं, कुछ काम तो करने हैं, जैसे डॉक्टर ने दवा दी, दवा को पीना था, तो कुछ काम करने हैं, लेकिन साथ में कुछ कामों से रुकना है। देखो नमाज में क्या करना है, नमाज में कुछ काम करना होता है, रुकू करो, सद्दा करो, कयाम करो, इसी तरह हज में क्या करना है, भाई वहां जाओ, ये काम करो, ये काम करो, ज़कात में अपने रुपए दो, तो ये क्या है, ये कुछ करने के काम है। लेकिन रोजा जो है ना, रोजे में कुछ करना है? रोजे में भाई कोई खास कर ये करो ये करो ऐसा नहीं, रोजा किसी चीज से रुकने का नाम है, किससे रुकना है? सुबह शादी हुई यानी सहरी का वक्त हुआ, वहां से लेकर आफ्ताब यानी सूरज डूबे इफ्तार तक, वहां क्या करना है? कोई करना है कोई काम? कुछ नहीं, वहां तक खाने पीने और बीवी से मुलाकात से रुके रहो, ये रुकने का अमल है। कुछ काम तो करना है, नमाज पढ़ो भाई कुछ करना है, हज करो वो कुछ करना है, लेकिन रोजे में कुछ करना नहीं है, किसी चीज से रुकने का नाम रोजा है। अब भाई कोई इंसान करता भी है लेकिन रुकता नहीं है, चलेगा? नहीं। कोई रुकता है करता नहीं है, वो भी नहीं, दोनों काम करने हैं। तो हमें भाई रोजा क्या है, भाई कोई चीजों से रोकने, अल्लाह ने हलाल किया था भाई, पानी आम चीजों में हलाल था कि नहीं? इफ्तार के बाद पानी हराम होता है कोई? हलाल है, अल्लाह की तरफ से नेमत है और खाना हलाल है, बीवी से मुलाकात हलाल है। लेकिन अब अल्लाह का हुक्म आया कि मेरे बंदे अब मैं हुक्म देता हूं कि तू सुबह जहां सहरी का वक्त हुआ, सुबह सादिक हुआ, अब छोड़ दे इनको, तो इंसान छोड़ देता है कि नहीं भाई? चाहे जैसा भी मुसलमान होगा, कलमा पढ़ने वाला जैसा भी होगा, कमजोर ईमान वाला, जुमा जुमा पढ़ने वाला, लेकिन वो भी रोजे के अंदर खाएगा नहीं खाएगा? इसी का नाम तो तकवा है। कुरान कह रहा है, जो आयत पढ़ी कि ईमान वालों तुम पर रोजे फर्ज किए गए जैसे तुमसे पहले फर्ज थे। क्यों फर्ज किए गए भाई? भूखा रखने से अल्लाह को क्या मकसूद? कहा कि तुम्हारे अंदर अल्लाह का खौफ आ जाए, तकवा आ जाए। कैसे आएगा? देखो भाई, फ्रीज है, फ्रीज के अंदर मैं अकेला एक रूम के अंदर हूं, प्राइवेट में हूं, और मेरे साथ कोई है नहीं, गर्मी का जमाना है, मुझे प्यास बहुत लगी है, और फ्रिज भी है, फ्रिज में ठंडा पानी है, मेरा रोजा है, मैं पानी पीऊंगा? कोई भी आप में से जिसका रोजा वो पानी पिएगा, कोई देखने वाला नहीं है, किसी को पता चलेगा? किसी को पता भी नहीं चलेगा, फिर भी कोई पानी नहीं पीता है। क्यों नहीं पीता है? देखने वाला कोई नहीं, रोकने वाला कोई नहीं, किसी को पता भी नहीं चलेगा, फिर भी वो पानी पीने से रोका। क्यों रोका? मेरा अल्लाह तो मुझे देख रहा है, कोई नहीं देख रहा है, लोग सोए हैं, लोग बाहर है, दरवाजा बंद है, कोई नहीं, मेरा अल्लाह तो देख रहा है ना मुझे। बस रोजे के जरिए हमें यही बात समझाई जा रही है कि मेरे बंदे, जैसे मैं रोजे में देखता हूं, रोजे के बाद भी मैं ही देखता हूं, जैसे मैं रमजान में देखता हूं, रमजान के बाद भी मैं ही तुझे देखने वाला हूं। ये रोजे के जरिए कि हमारे अंदर ये बात पैदा हो जाए कि भाई मेरा अल्लाह मुझे हर वक्त 24 घंटे देख रहा है, ये बात हमारे अंदर पैदा करनी है। इसलिए भाई कितने रोजे आए, हम सोचे कि हिसाब लगाए कितने साल साल हम रोजे रखे, लेकिन कोई रोजा ऐसा भी मुयस्सर हुआ कि मेरा अल्लाह मुझे देख रहा है, मैं रोजे के साथ हूं, मेरा अल्लाह तो मुझे देख रहा है। मैं भाई देखो, एक तो रोजे का जाल कि भाई रोजा रखा, भाई खाना पीना, बीवी से मुलाकात छोड़ दी, ये तो हो गया, कोई भी मुफ्ती को पूछेंगे भाई रोजा हो गया आपका, लेकिन साथ में गुनाह वाला रोजा, तो अल्लाह ऐसा रोजा चाहता है कि एक तरफ रोजा रखा, जहां बाहर निकले बदनजरी कर ली, अजनबी औरत पर नजर डाल ली, एक बदनजरी पूरे रोजे की नूह को और पूरे रोजे के नूर को खत्म कर देती है, एक बार अजनबी को देखना। भाई बताओ, अब हम रोजा भी रख रहे हैं और वह भी गीबत करना रोजे के अंदर, भाई हम कहा है भाई रोजा कट्टा नहीं, चलो दो चार दोस्तों को बुलाया, मोबाइल किया, फोन किया, आ जाओ भाई जरा बैठते हैं, करीब में चौपाटी करीब में है, चलो जरा बैठते हैं, रोजा कट्टा ही नहीं है। अब आए दो चार मिले, इधर उधर की बात हुई, उसकी गीबत हुई, उसका हुआ, तो क्या होगा? रोजा तो हो गया, लेकिन जो रोजे की रूह थी और जो रोजे पर नूर मिलने वाला था और अल्लाह का खौफ जो दिल में आना चाहे वो नहीं आएगा। फिर ऐसे रोजे पर रोजे साला साल से रख रहे हैं हम, लेकिन जहां ईद का चांद नजर आया हमारा चांद मस्जिद से गायब हो जाता है। होता है कि नहीं भाई? रमजान के अंदर मस्जिदें भरी हुई, लेकिन जहां ईद का चांद नजर आया वहां मस्जिदें खाली। तो क्या रमजान में अल्लाह देखता था? रमजान के बाद अल्लाह देखता नहीं है। रमजान में नमाजें फर्ज थी, रमजान के बाद नमाजें फर्ज नहीं? भाई जो नमाज रमजान में फर्ज, वो नमाज रमजान के बाद भी, जो अल्लाह रमजान में मौजूद वो अल्लाह रमजान के बाद भी मौजूद था। बहुत से लोग रमजान के अंदर दाढ़ी रखते हैं, अल्लाह का एहसान है, लेकिन जहां ईद का चांद नजर आया, अभी तो रात ही है, अभी तो ईद की नमाज भी सुबह पढ़नी है, रात ही में अपने चेहरों पर उस तरह फिरा देते। तो क्या रमजान के अंदर दाढ़ी फर्ज थी? रमजान के बाद नहीं है भाई। इसलिए भाई कहने का खुलासा यही है कि रमजान बहुत आए, बहुत चले गए, लेकिन कोई एक रमजान तो हम गुजारे ऐसा कि मेरे अल्लाह को पसंद आ जाए और मेरा अल्लाह चाहते गुनाहों से बचने वाला। अल्लाह को कौन सा रमजान पसंद है? कौन सा रोजा? गुनाहों से बचने वाला। तो हम नियत करके जहां हम रोजा रखते हैं साथ में कोई भी गुनाह नहीं करेंगे, हम हमारे बस में जितना है हम करेंगे, फिर अल्लाह से दुआ मांगेंगे कि अल्लाह मैं दुआ करता हूं, नियत करता हूं कि आज से मैं नियत करता हूं कि रमजान के अंदर रोजे की हालत में कोई भी तेरी नाफरमानी नहीं करूंगा, छोटा होगा बड़ा होगा कोई गुनाह नहीं करूंगा। और खासतौर पर रमजान के अंदर एक जो गुनाह से बचने की जरूरत है वो कि हम अपनी जुबान से किसी की गीबत नहीं करेंगे। इतना खतरनाक गुनाह है, इतना खतरनाक गुनाह है गीबत करना कि हदीस पाक में आता है कि नबी ससन के जमाने के अंदर दो औरतें को बहुत रोजा लगा, अपनी जुबान में कहे तो, और एकदम मरने के करीब हो गई। नबी ससन को कहा गया, कहा कि उनके पास एक बर्तन भेजा, कहा कि उनको कहो इसके अंदर क्या करें, जिसको हम उल्टी कहते हैं, कि उल्टी क्या करें, कहा गया जब उल्टी की और क्या की तो उसके अंदर ताजा घोष निकला। नबी को लाकर बताया गया कि अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ऐसा है, कहा कि इन दोनों ने किसी की गीबत की थी। रोजे के अंदर गीबत किसको कहते हैं? कि भाई अपने किसी भी भाई के बारे में उसकी पुस्तक के पीछे कोई बात करना, उसको कहते हैं गीबत। नबी साहब ने कहा कि अल्लाह के रसूल उसके अंदर वाकई मौजूद है कि भाई मेरा कोई दोस्त है वो दारू पीता है मिसाल के तौर पर, और मैं अपने को कह यार वो तो दारू पीता है, तो ये गीबत हो गई उसकी। और गीबत के बारे में भाई कुरान कह रहा है, अयुहिब्बु अहदुकुम अन याकुला लहमा अखीही मैतन فکریہتم ہو, کیا تم میں سے کوئی چاہتا ہے اپنے سگے بھائی کا, اور سگا بھائی بھی کیسا مرا ہوا مردار سگا بھائی کا گوشت کھانا کوئی پسند کرے گا؟ کوئی انسان کا گوشت کوئی بھی نہیں کھائے گا, یہ تو بھائی وہ بھی سگا بھائی وہ بھی مرا ہوا. گناہ غیبت کا گناہ اس سے بھی زیادہ خراب ہے. بھائی ہم رمضان میں روزے بھی رکھ رہے ہیں اور ساتھ میں غیبت بھی کر رہے ہیں, تو روزہ تو ایک ہو گیا سرسری, جیسے ہم 25 رمضان سے رکھتے آئے, لیکن جو رمضان پر اللہ کا خوف آنا چاہیے وہ نہیں آئے گا. پھر کیا ہوگا, عید کا چند نظر آئے گا, ہمارا چند غائب ہو جائے گا. اس لیے بھائی نیت کرے رمضان کے اندر خاص طور پر غیبت سے گناہ سے ہم بچیں گے. کسی صحابہ نے عرض کیا کہ اللہ کے رسول واقعی اس کے اندر وہ بات موجود ہے جو میں کہہ رہا ہوں؟ بھائی میں دو ملے اور کہا کہ وہ تو دارو پیتا ہے, حقیقت میں وہ پیتا ہے. کہا کہ تبھی تو وہ غیبت ہے, اور اگر اس کے اندر نہیں ہے اور تم بات کر رہے ہو وہ تو بہتان تہمت ہو گئی, اور تہمت تو اس سے خطرناک گناہ ہے. وہ کہ ہے تب بھی بات نہیں کرنی ہے. اس لیے کہ اللہ والے نے ایک عجیب بات فرمائی, اپنے دلوں پر لکھ کر لے جائے, بہت آسان غیبت سے بچنے کا آسان نسخہ, ایک دم بہترین علاج غیبت سے بچنے کا, خاص طور پر رمضان کے اندر. کہ کہا کہ جو بھی ہم کسی کے ساتھ ملے, میں ملا میرے ایک دوست کے ساتھ, کہا کہ ہم جو ملے تو جو موجود نہیں اس کی بات نہیں. کیا کریں گے, جو موجود نہیں اس کی بات نہیں. یعنی میں ملا دو دوستوں کے ساتھ, وہ ہم تین ہو گئے, تو تین کے علاوہ جو ہمارے پاس چوتھا ہے نہیں ہم اس کی بات ہی نہیں چھیڑیں گے. بات چھیڑیں گے تو غیبت پر بات پہنچے گی نا. تو کیا کرنا ہے, غیبت سے بچنے کا آسان راستہ سب کر سکتے ہیں. کیا ہے غیبت سے بچنے کا راستہ, جو موجود نہیں اس کی بات نہیں, جو ہمارے ساتھ ہے نہیں اس کی بات ہی نہیں. اب ایسا روزہ رکھیں گے تو اللہ رب العزت ایسے روزے سے خوش ہوں گے, اور ایسے روزے پر اللہ مغفرت کے وعدے کر رہا ہے. اور بھائی اگر ایسا ہی روزہ نہیں رکھا, روزہ بھی رکھ رہے ہیں, گناہ بھی کر رہے ہیں, جھوٹ بھی بول رہے ہیں, تہمت بھی لگا رہے ہیں, گالیاں بھی دے رہے ہیں, بد نظری بھی کر رہے ہیں, کھلم کھلا ماں بہنوں کو دیکھ بھی رہے ہیں, پھر ایسے روزے پر تو حدیث پاک میں آپ نے پڑھا ہوگا فضل رمضان میں حضرت شیخ فرماتے ہیں کہ نبی صلی اللہ علیہ وسلم ممبر پر چڑھے, تین مرتبہ آمین کہا. لمبی روایت, وقت ہو گیا, تو ایک وقت ایک مرتبہ میں صحابہ نے بعد میں پوچھا کہ آپ نے آمین کیوں کہا؟ کہا کہ میرے پاس جبریل علیہ السلام آئے تھے, اور جبریل علیہ السلام نے کہا, ایک روایت میں تھے کہ سامنے سے مجھے کہا کہ تم آمین کہنا میں جو بدعا دے دوں. تین بدعائیں دی اور وہ جبرائیل نے ددعا دی, نبی صلی اللہ علیہ وسلم نے آمین کہی. جبرائیل کون ہے؟ فرشتوں کے سردار. نبی صلی اللہ علیہ وسلم کون ہے؟ انبیاء کے سردار. اس میں سے ایک بدعا یہ دی کہ جس کے سامنے سے رمضان کا مہینہ آئے اور رمضان گزر جائے اور وہ اپنی مغفرت نہ کھلا رہے, ایسا آدمی ہلاک ہو جائے. جبرائیل علیہ السلام بدعا دے رہے ہیں, نبی صلی اللہ علیہ وسلم آمین کہہ رہے ہیں. بھائی کوئی شک ہو سکتا ہے ایسی قبولیت کے بارے میں؟ بھائی اگر ایسی رمضان رہی, روزہ بھی رکھا, یہ سب گناہ بھی کیا, تو پھر ایسی بدعا ہمارے حق میں بھی ہو جائے گی. اللہ ہماری حفاظت کرے. اس لیے نیت کرے, بہت سی رمضان آئی گئی لیکن ہم یہ رمضان تو ایسی گزاریں گے کہ میرے اللہ کو پسند آ جائے, کوئی بھی گناہ ہم بچیں گے, پھر اللہ سے دعا کریں گے. اور خاص طور پر بھائی دعاؤں کا مہینہ ہے, جس عبادت میں قرآن میں تلاوت میں جی لگا ہے تلاوت کرے, دعا میں کچھ بھی نہیں کر سکتا. جس میں فرمایا چار چیزوں کی رمضان میں کثرت کرو, بہت زیادہ کرتے رہو. ایک تو کیا ہے سبحان اللہ, ایک کیا ہے لا الہ الا اللہ, دوسرا کیا ہے استغفر اللہ, اللہ سے گناہ کی پناہ مانگو, اور تیسرا ہے اسألک الجنہ, جنت مانگو, اور چوتھا ہے جہنم سے پناہ چاہو. تو چاروں چیز ایک سینٹنس میں کہہ دو, لا الہ الا اللہ, استغفر اللہ, اسألک الجنہ, واعوذ بک من النار. یہ چار اٹھے بیٹھے بھائی کام میں ہے, مشغول ہے کاروبار میں, ہر وقت کرتے رہو. سب کر سکتے ہیں کہ نہیں؟ کیا کام یاد رہا, بعد میں اگر یاد نہیں ہے تو بعد میں کسی سے لکھوا لینا, لا الہ الا اللہ, استغفر اللہ, اسألک الجنہ, واعوذ بک من النار. یہ چار چیزیں اٹھے بیٹھے سوتے پہ ہر وقت اس کو کرتے رہو. اللہ رب العزت کہیں سنی بات پر عمل کی توفیق عطا فرمائے. آمین. وآخر دعوانا الحمدللہ رب العالمین.